हजुर बा, तपाईले चाहिँ के सुन्नु भएको? ए नाति, मैले चाहिँ नि रेडियो रामेछाप 95 छपलो चाहिँ नि 8 MHz सुनेको, तँलाई त्यति कुरो पनि थाहा छैन भर्खरको केटो भर? त्यसो भए त म पनि सुन्छु नि। शान्ति, समानता र सदाचारका लागि सामुदायिक संचार रेडियो रामेछाप 95.8 MHz।